फला फला चीज की जरूरत पड़ेगी। आजकल जहाज में सफर, चलो गाड़ी में सफर हो रहा है, तो ये चीजों की जरूरत पड़ेगी। तो रमजान शरीफ की रेल में बैठना है तो अभी से इरादा कर लो, आज ही से मश शुरू कर दो। और दूसरा मरज है गीबत। अब दूसरा वो जो हजरत हमारे अभी फरमाएंगे, उससे पहले माशाल्लाह हजरत जो है बहुत सारी बातें, वो हजरत हमारे हजरत वाला इस वक्त अजीब है, मजलिसें सुननी चाहिए जहर की, फजर की, असर की और तरावी के बाद की। नफली इबादत भले कम कर लें और हजरत वाला की मजलिसें सुने। अल्लाह वालों की एक लम्हे की सोहबत 1,00,000 साल इबादत से बेहतर है। ऐसे हजरत तो फरमाए नफली इबादत बढ़ा दो, मगर ये उसके बाद इसके लिए सेहत है, और शेख की सोहबत के बाद जो बढ़ाना चाहे वो बढ़ा दे। अब दूसरा मरज जो रमजान में बहुत ज्यादा मुजर है वो गीबत है। गीबत करने वाला अपनी नेकियों का माल मंजनीक में रख कर मसलन कराची से कलकत्ता भेज रहा है, ढाका भेज रहा है, दुबई भेज रहा है। जिसकी गीबत कर रहा है वो चाहे दुबई का हो, ढाके का हो, कलकत्ता का हो, मदारिस का हो, बम्बई का हो, सारे हिंदुस्तान के हजरत वाले लिए गीबत करने वाले की नेकियां उसके अमाल नामे में जा रही हैं जिसकी गीबत कर रहा है। इसलिए सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बताओ मुफलिस कौन है, यानी गरीब कौन है। कौन, दो तीन मैसेज आए हुए कि भाई बहुत परेशान है, जॉब नहीं है। भाई अल्लाह ताला रज़ाक है, परेशान क्यों होते हैं। पर्चा आउट कर दिया, वला नब्लुवन्नकुम बिशयइन, जरूर भी जरूर तुम्हें आजमाएंगे। मेरा खौफ, खौफ के जरिए, दुश्मन का खौफ होगा और कोई खौफ होगा, वल जू, भूख के जरिए, व नक्सिम मिनल अमवाल, साफ साफ माल में कमी के जरिए। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, कुछ है क्या इसका इंतजाम नहीं, पंखे का इंतजाम है, पंखे का इंतजाम होना चाहिए। नहीं है, यूपीएस नहीं है, यूपीएस है, खराब हो गया। अच्छा अच्छा, तुम जाती कम है ना। अरे कोई मसला नहीं, आप परेशान ना हो, दीन की बात है, इंशाअल्लाह सबर कर लोगे ना। बेहोश हो जाओगे तो बताने लगे, जब बेहोश हो जाओगे फिर रोजे की जाते हैं कि भाई चलो कुछ खा लो, उससे पहले नहीं गए, जरा कमजोरी आंखें झपने लगी, दिल चाह रोजा तोड़ दूं। वाह भाई वाह, दिल चाहने पे पकड़ नहीं है वैसे ये बेचारे इतनी दूर से अभी जॉब से आ रहे हैं। औरतों में आवाज जा रही है, नहीं जा रही ना, हैं वो कॉन्फ्रेंस कॉल पे कर लो ना, किसी के घर वाले हैं क्या, कॉन्फ्रेंस कॉल पे सुनवा दे, मुख्तसर से बस कर लेंगे, खत्म करते हैं, बस ये गीबत की बात हो जाए जी। अच्छा अच्छा कर दिया, इसको करीब रखो, आगे करीब आओ, भले आप भी जॉब से आ रहे हैं तो क्या हुआ, अल्लाह के रास्ते में जान भी चली आए तो काम है। ये इरादा करो ना, हर वक्त मैसेज आ रहे हैं, अब आपकी क्लास लेनी है और बताना है कि रोजे में कैसे जीते हैं। ऐसे थोड़ी कुछ खा भी नहीं रहे, अफ्तारी के बाद भी नहीं खा रहे, फिर सहरी में खा रहे हैं, तो फिर कमजोरी होगी। और सेहत का ख्याल हजरत वाला के एक बयान में था कि माशाल्लाह अफ्तारी में दूध और वो हजरत वाला अपने जमाने के दूध और वो पिस्ते बादाम हजरत वाला वो रूह अफजा के साथ खाते थे, ताकि जिसम को ताकत आए, तगड़ा बकरा तो अच्छा लगता है ना कुर्बानी के लिए, खाते पीते नहीं हो। फिर बताओ मुफलिस कौन है। साहबा ने अर्ज किया, हम मुफलिस उसको समझते हैं जो गरीब और मिस्कीन हो। सुन रहे हो, फरमाया नहीं, इन्नल मुफलिसा मिन उम्मती मन याती यौमल क़ियामती बिसलातिन व सियामिन व ज़कातिन व याती क़द शतमा हाज़ा व क़ज़फ़ हाज़ा फयुता हाज़ा मिन हसनातिही व हाज़ा मिन हसनातिही। जज़ाकल्लाह, ये कर देंगे बस, जज़ाकल्लाह, आप छोड़ दीजिए जज़ाकल्लाह। فَإِنْ فَنِيَتْ حَسَنَاتُهُ قَبْلَ أَنْ يَقْضِيَ مَا عَلَيْهِ أُخِذَ مِنْ خَطَايَاهُمْ فُتِرِحَتْ عَلَيْهِ ثُمَّ تُرِحَ فِي النَّارِ أَوْ كَمَا قَالَ عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ کش مشکات المصابی کتاب الاداب باب الظلم صفحہ نمبر 435 فرمایا جو مفلس وہ ہے قیامت کے ان جو نیکیاں روزہ نماز تلاوت حج عمرہ وغیرہ لے کر آئے ہم لوگ بھی اتنی عبادتیں لے کے جائیں گے مسلمان نماز تو پڑھتے ہی روزہ بھی رکھتا ہے نماز تلاوت مگر غیبت سے نہیں بچا جس کی وجہ سے اس کی نیکیاں جزاک اللہ ان لوگوں کو دے دی جائیں گی جن کی اس نے غیبت کی ہے اور جب نیکیاں ختم ہو جائیں گی تو جس کی غیبت کی ہے اس کے گناہ اس کے سر پر لاد دیے جائیں گے جس کے نتیجے میں جہنم میں ڈال دیا جائے گا تو بتائیے اتنی ساری محنتیں کی اور غیبت کی وجہ سے جہنم میں ڈال رہے ہیں ہم لوگ حضور صلی اللہ علیہ وسلم فرماتے ہیں الغیبت اشد من الزنا غیبت کا گناہ زنا سے بھی اشد ہے صحابہ نے پوچھا رضوان اللہ علیہ اجمعین زنا سے کیوں اشد ہے ऐसा करें कि उनको भी आए इनको भी आए खड़े हो जाए यूं यूं करें यूं हाँ शाबाश सबको हाथ तो घुमाना ही है तो यूं यूं घुमा लो सबको हवा पहुंच जाएगी अब हजरत वाला को देखें तरावी पड़े होते हैं हजरत चाहें तो तरावी क्या क्योंकि बाबा भी बैठे होते हैं बाबा की तरफ अलग फैन किया होता है मगर अपना जो फैन है वो घूमने वाला किया हुआ है ताकि उस सफ तक इस सफ तक सब जगह हवा जाए वरना शेख को ये हक हासिल है कि वो अपनी तरफ पंखा कर ले क्योंकि शेख खादिम दीन होता है उस बहुत मेहनत और ताकत लग रही होती है हजरत की उम्र देखें और उनके मुजाहिदा देखें हर वक्त ही बयान हो रहा है कि नहीं हो रहा आप तो साथ ही रहते हो फरमाया साहबा ने पूछा जिना से क्यों अशद है इन्ना रजुला लियज़नी फयतूबु फयग़फिरु फयग़फिरुल्लाहु लहू व इन्ना साहिबल ग़ीबती ला यग़फरु लहू हत्ता यग़फिरहा लहू साहिबुहु औ कमा क़ाल अलैहिस्सलातु वस्सलाम फरमाया जिनाकार अपने जिना से अगर माफ़ी मांग ले तो माफ़ी हो जाइए मगर ये कबीरा गुनाह है ऐसे इसका मतलब ये नहीं कि इसको आम समझ बहुत कबीरा गुनाह है जिसके साथ जिना किया है उससे माफ़ी मांगना ज़रूरी नहीं जिना को अल्लाह ने अपना हक रखा है यह हक़ुल इबाद नहीं लेकिन गीबत जो है हक़ुल इबाद है जिसकी गीबत की है जब तक उससे माफ़ी नहीं मांगेगा ये गुनाह माफ़ नहीं होगा बशर्त ये जिसकी गीबत की है माशाल्लाह छोटा सा लैम हजरत की सुन्नत के इत्तेवा और नक्शे कदम पे वो छोटा सा उनका लगा होता है ना जज़ाकअल्लाह आप थक जाए गिरने लगे तो बता दीजिएगा मशर्त ये जिसकी गीबत की है उसको इत्तला हो जाए जब तक उसको इत्तला नहीं हुई उस वक्त तक उससे माफ़ी मांगना ज़रूरी नहीं मसलन एक आदमी ने यहाँ बैठकर लाहौर वाले की गीबत की उसको पता भी नहीं है फिर इसको ख़त लिखना या लाहौर जाकर माफ़ी मांगना ये बिल्कुल अबस है बेकार है बल्कि नाजायज़ है क्योंकि खामा खां आ बैल मुझे मार वाली बात है वो सोचेगा यार तुम कैसे आदमी हो गीबत करते हो देखने में ऐसे प्यारे दोस्त बने हुए हो लिहाजा जिसको इत्तला ना हुई हो उससे माफ़ी मत मांगो सुनते भी रहो सिर्फ पंखा नहीं है ये तो सही है भले पंखा ना मिले मगर गीबत की बात नहीं सुनेंगे अमल नहीं करेंगे खानका में रहते हैं कहीं गीबत होने लगे ना किसी की बुराई होने लगे उठ के भाग जाओ वहाँ से आपने मेरा अमल देखा था कल चाय पी चाय छोड़ दी मैंने चाय छोड़ के जो है आ गया कुछ लोग बातें कर रहे थे इनको मैंने कहा आप चाय पी लीजिएगा किसी के मखलूक की परवाह करनी है हमें अपने अमाल बचाने मगर हम उनसे अच्छा गुमान रखेंगे हो सकता है वो किसी से बात कर रहे हो मगर हम क्यों सुने हम किसी की बुराई क्यों सुने भाई हज़रत फरमाते हैं शेख की मजलिस में भी गीबत होने लगे तो पहले बारिश हो रही थी अब ओले पड़ने लगे हैं अब वहां से उठ के भाग जाएंगे समझ रहे हो इनको तो मत मारो बहुत कमजोर बने हुए आजकल गिर जाएंगे अभी लिहाजा जिसको इत्तला ना हुई हो उससे माफी मत मांगो बस ठीक है जज़ाकअल्लाह वो कर रहे हैं ना अल्लाह आपकी टांग में भी दर्द है अल्लाह आपको जज़ाए खैर दे बस ठीक है सुन लो ये बात गौर से खानका वालों के लिए जो खानका में रहते हैं उनके लिए बहुत ज्यादा जरूरी है बात हज़रत के पास एक मुफ्ती साहब बहुत बड़े मुफ्ती वो बेचारे उनको बहुत गम पहुंचा हुआ है बहुत ज़्यादा गम है बता नहीं सकता मैं इत्तला मिली एक बहुत बड़े मुफ्ती हैं माशाल्लाह उनको गम है तो अपनी बात बताने लगे तो हज़रत फरमाए रहे कि हज़रत मुफ्ती आपने सबर की बातें बहुत सारी बताई मगर अब कब तक इंसान बचे दिल तो चाहेगा गीबत करें इतनी तकलीफ़ें किसी से पहुँच रही हैं तो दिल चाह रहे हैं हज़रत फरमाया नहीं बस सबर करो हज़रत काशिम भाई रात को फरमाए थे हज़रत अजीब है माशाल्लाह इतने तकलीफ़ें पहुँच रही हैं मगर सबर किए बैठे किसी को पता भी नहीं है ये नस्बत की बात है अल्लाह से ताल्लुक की बात है तो वो सोचेगा यार तुम कैसे आदमी हो गीबत करते हो देखने में ऐसे प्यारे दोस्त बने हो ऐसा नूरानी चेहरा सुभान नमाज का निशान लिहाजा जिसको इत्तला ना हुई हो उससे माफ़ी मत मांगो ना ख़त से वहाँ जाकर माफ़ी मांगो बस जिसकी जिस मजलिस में गीबत की हो वहाँ कह दो मुझसे नालायकी हो गई औरतों में ये मर्ज़ बहुत होता है भाई उस मजलिस में कह दें मुझसे नालायकी हो गई है वो मुझसे बेहतर हैं अफसोस उनकी खूबियों पर मेरी नज़र नहीं गई जैसे मक्खी जो है ज़ख़म पर ही बैठती है सारा जिस्म अच्छा है इसको नज़रअंदाज करती है सिर्फ गंदी जगह पर बैठती है अभी मेरी कुछ तबीयत नासाज़ हो गई थी तबीयत तो मेरे दो तीन ज़ख़म थे तो मैं देख रहा था बाकी मक्खी जो है उसी ज़ख़म पूरे जिस्म को उस ज़ख़म पर आके बैठ रही है हज़रत वाला की बात याद आ गई थी इसी तरह हज़ारों खूबियों को नज़रअंदाज करके मैंने उनके एक ऐप को देखा और क्या मालूम उन्होंने इससे तौबा भी कर ली हो और अल्लाह का प्यार हासिल कर ली हो और इसी तरह तीन दफ़ा कुल हुवल्लाह शरीफ पढ़कर बख्श दो बल्कि सुबह शाम के जो मामूलात मैंने बताए हैं वो पढ़कर रोज़ाना अल्लाह से कह दो मैंने ज़िंदगी में जिसकी गीबत की हो सताया हो मारा हो इन सब का सवाब बस जज़ाकअल्लाह ज़रूरत नहीं है हवा आ रही है बैठ जाओ थोड़ी देर आप भी बैठ जाओ थोड़ी देर थोड़ा आराम कर लें ए अल्लाह तीनों कुल पढ़ के ये कह दे ए अल्लाह मैं जिसको मारा हो सताया हो सबका सवाब ए अल्लाह इनको दे दे और इनको ये सवाब दिखाकर क़यामत के राजीनामा करा देना माँ बाप को भी इसमें शामिल कर लो हाजी इमदादुल्ला महाजिर मक्की रहमतुल्लाह की तहकीक है बहुत बड़े आरिफ थे और उलमा के शेख थे सवाब फरमाते हैं सवाब जो है तकसीम नहीं होगा सबको बराबर मिलेगा जैसे किसी ने सवाब किया वालिदैन को भी चले आए सबको चले आए वो सबको तकसीम होकर नहीं मिलेगा अल्लाह ताला बहुत प्यारे हैं सबको पूरा पूरा तीनों कुल का सवाब जाएगा सूरह यासीन शरीफ पढ़कर बख्शो तो एक कुरान पाक का सवाब हर एक को पूरा पूरा मिलेगा यासीन शरीफ एक दफा पढ़ने का सवाब बहुत अच्छा है आप लोग नजर नहीं आ रहे हैं यासीन शरीफ पढ़ने का सवाब पूरा पूरा पूरा एक कुरान का सवाब सबको मिलेगा तो ऐसे एक दफा यासीन शरीफ पढ़ी वालिदैन को बख्श दिया अगर उनका इंतकाल हो गया दोनों अम्मी अब्बू दोनों को बख्श दिया दादा दादी नाना नानी को बख्श दिया सबको एक एक पूरा कुरान शरीफ का सवाब मिल जाएगा कितनी अल्लाह ताला ने आसानियां रखी हैं बेशुमार आदमियों को बख्शो अल्लाह की रहमत और फजल से ये करीब तर है तो गीबत के मुतालिक बहुत बड़े पैसे गीबत की बात करके खत्म करूंगा गीबत के मुतालिक बड़े बड़े उलमा भी इस मसले से वाकिफ नहीं है वो यही कहेंगे माफी मांगना पड़ेगी यह हक़ुल इबाद है बंदों का हक है लेकिन हकीम उल उम्मत का ये मजमून अत्तराइफ व ज़राइफ में मैंने खुद पढ़ा है एक बात याद आ रही है दिल में आ रही है कि घर वालों को आराम पहुंचाना चाहिए अगर जैसे कोई जनरेटर खराब हो जाए यूपीएस खराब हो जाए अल्लाह ताला जिसको पैसे दिए हैं फौरन जाके सही कराए फौरन हम लोग तो चले वहाँ ऑफिस में होते हैं कारोबार पे होते हैं वहाँ अपना यूपीएस हजरत फरमाते हैं अपने लिए तो जनरेटर का इंतजाम किया हुआ है ऑफिस वालों ने जनरेटर लगाया एसी लगाया हुआ है अपने लिए घर ऑफिस में दुकान है तो यूपीएस लगवाया हुआ है और बेगम साहिबा जो दही बड़े बना रही है खाना पका रही है उसके लिए यूपीएस खराब हो गया तो खराब हो गया फौरन सही करवाना चाहिए भले उसमें खर्चा हो ताकि जैसे खुद राहत का हजरत फरमाते हैं अपनी राहत का इंतजाम किया है तो अपने घर वालों की राहत का भी इंतजाम करना चाहिए सुन रहे हो हैदर तो फरमाया कि जब तक उसको इत्तला ना हो उससे माफी मांगना वाजिब नहीं है बल्कि बाज़े वजह से जायज भी नहीं है क्योंकि उससे उसका दिल बुरा होगा अरे यार तुम अच्छे खासे दोस्त बनकर मेरी गीबत कर रहे थे एक बात और दिल में आ रही है कि जो लोग इंशाअल्लाह ताला सच बात बता रहा हूँ आपको बिल्कुल जो वज़ाइफ़ का अहतमाम करेंगे रमज़ानों में जिक्र का अहतमाम पाँचों की नमाज तकबीर ओला से तरावी का अहतमाम और गुनाहों से बचेंगे इंशाअल्लाह 15 घंटे का रोज़ा या 17 घंटे का रोज़ा नहीं रखेगा ताकत देंगे अल्लाह ताला इंशाअल्लाह ताला गीबत कर रहे हैं या कहीं जो है जिक्र में नागा हो रहा है तिलावत में नागा हो रहा है एक शख्स ने रात को हजरत को पर्चा लिखा आज हजरत की बड़ी स्पेशल मजलिस होगी सैटरडे नाइट हजरत ने फरमाया कल 12:30 बजे ख़त्म हुई तो आज कब होगी तो हिम्मत ज़रा कर लें थोड़ी सी कल तो छुट्टी है आज रात की मजलिस में आए समझ रहे हो तो हजरत एक साहब का ख़त आया पर्चे आते हैं छोटे छोटे कि हजरत मेरी नींद का बहुत ज़्यादा रमज़ानों में गलबा है मैं तिलावत नहीं कर पा रहा हजरत ने क्या जवाब दिया तौबा करें आप ये वक्त दोबारा नहीं आएगा रमजान शरीफ कुरान शरीफ का महीना और तिलावत नहीं हो रही है फरमाया बल्कि बाज़े वजह से जायज भी नहीं है क्योंकि उससे उसका दिल बुरा होगा कि अरे यार तुम अच्छे खासे दोस्त बनकर मेरी गीबत कर रहे थे तो ये अजियत पहुंचाना होगा क्योंकि इसको तो मालूम ही नहीं मेरी गीबत की गई है लिहाजा जब तक इत्तला ना हुई हो उससे माफी मांगना वाजिब नहीं बस खत्म कर रहा हूँ थोड़ा बर्दाश्त कर लें माशाल्लाह 8 खवातीन भी सुन रही हैं यहाँ तो हमें इतनी लाइटें आ रही हैं कैसे कैसे ममालिक हैं शहर हैं कराची में और पूरे पाकिस्तान में जहाँ लाइट भी नहीं आ रही कराची में भी ऐसे इलाके हैं बस सही है जज़ाकअल्लाह बस ख़त्म कर रहा हूँ ये मजमून मुकम्मल कर लें ताकि एक मजमून सीख लेंगे 1000 रकात नफिल का सवाब मिल जाएगा हम लोग तो अगर उससे माफ़ी मांगना वाजिब नहीं जब तक उसको इत्तला नहीं हुई हो इसकी तलाफी करना काफ़ी है इसकी दलील ये हदीस है इन्ना मिन कफारतिल गीबति अन तस्तग़फिर लिमन इग़तबतहु तक़ूलु अल्लाहुम्मा इग़फिर लना व लहू औ कमा क़ाला अलैहि सलातु वस्सलाम हज़रत वाला की हर बात मुदल्लल होती थी गीबत का कफ़ारा ये है जिस शख्स की गीबत की है उसके लिए इस्तग़फ़ार करें मुहद्दिसीन ने लिखा है ये ऐसी सूरत में है जब उसको इत्तला ना हुई हो या उसका इंतकाल हो गया हो अगर इत्तला हो गई हो तो अब उससे माफ़ी मांगना वाजिब नहीं जब तक माफ़ी नहीं मांगो करीब करें माफ़ी नहीं मांगोगे ये गुनाह माफ़ नहीं होगा इसको मैं बयान करता रहता हूँ तो बड़े बड़े उलमा मेरा शुक्रिया अदा करते हैं ये अमल की नीयत से पढ़ रहा हूँ अल्लाह मुझे भी तौफीक दे और जो सुन रहे हैं और जो ख़वातीन भी सुन रही हैं उनको तौफीक दे बस ख़त्म कर रहा हूँ अल्लाह ख़त्म कर रहा हूँ इसलिए बाबा कह रहा हूँ कि बहुत पसीने आ रहे हैं औरतें बेचारी बुरके बैठी हैं पसीने निकल रहे हैं जाके अफ्तारी भी बनानी है ख्याल भी रखना चाहिए अल्लाह ताला ने किस उनवान से हमको गीबत से नफरत दिलाई कि तबीयत में अगर जरा भी सलामती हो तो कभी गीबत ना करें अल्लाह ताला फरमाते हैं वला यग्तब बाज़ुकुम बाज़ा अयुहिब्बु अहदुकुम अन याकुला लहमा अखीही मैतन फकरहतुमू कि कोई किसी गीबत भी ना किया करे क्या तुम में कोई इस बात को पसंद करता है कि अपने मरे हुए भाई का गोश्त खा ले इसको तो तुम नागवार समझते हो बयानुल कुरान یعنی جب مردہ بھائی کا گوشت کھانا تم ناگوار سمجھتے ہو تو پھر غیبت کیوں کرتے ہو؟ کیونکہ غیبت کرنا گویا مردہ بھائی کا گوشت کھانا ہے. تو غیبت کر کے اپنے مردہ بھائی کا گوشت کھا رہے ہو, اور مردہ اس لیے فرمایا وہ موجود نہیں ہے, اس لیے مردہ کی طرح وہ بھی اپنا دفاع نہیں کر سکتا. لیکن بعض ظالم ایسے ہیں کہ رمضان میں اور زیادہ غیبت کرتے ہیں کہ بھائی ٹائم پاس نہیں ہو رہا, آؤ تو اسی کچھ گل کریں, پیٹ میں روزہ ہے اور غیبت کر کے حرام کے مرتکب ہو رہے ہیں اور مردہ کا گوشت بھی کھا رہے ہیں. جو شخص اپنے مسلمان کی غیبت کرتا ہے, سننا بھی صحیح نہیں ہے, یاد رکھو بھائی سننا بھی صحیح نہیں ہے, وہ اپنے کو اس سے بہتر سمجھتا ہے. جو اپنے کو سب سے حقیر سمجھے گا وہ تو سوچے گا کیا پتا قیامت کے دن ہمارا کیا حال ہوگا. حکیم الامت کا جملہ کبھی کبھی پڑھ لیا کرو, اے اللہ اے کمال, تو تمام عالم کے مسلمانوں سے کمتر ہوں فی الحال, اور سارے جانوروں کافروں سے کمتر ہوں فی المعال, کہ معلوم نہیں خاتمہ کیسا ہوگا. کیوں اس کی غیبت کرتے ہو؟ ہو سکتا ہے اس کی کوئی نیکی اللہ کے ہاں قبول ہو, ہو سکتا ہے ہماری کسی خطا پر اللہ کا عذاب اور غضب لکھا ہو. یہ بہت پیارا جملہ ہے, مجھے اس سے اتنا فائدہ ہوا تھا. ہو سکتا ہے اس کی کوئی نیکی قبول ہو, ہو سکتا ہے میرے کسی عمل پر پکڑ ہو جائے کسی بھی گناہ پہ, کہ تم نے ایسا اللہ کے لیے بیان کیا تھا, نفس کے لیے کیا تھا. اس لیے غیبت نہ کرو نہ سنو, اس لیے غیبت نہ کرو نہ سنو. کوئی غیبت کرنے لگے تو یہ جملہ کہہ دو کہ بھائی غیبت نہ کرو, ماشاءاللہ ان میں بہت سی خوبیاں بھی ہیں. ممکن ہے جو تم نے دیکھا انہوں نے اس سے توبہ کر لی ہو. کیا تم نے حدیث نہیں پڑھی, التائب حبیب اللہ, توبہ کرنے والا اللہ کا محبوب ہو جاتا ہے. کیا قرآن پاک کی آیت نہیں پڑھی, ان اللہ یحب التوابین, اللہ توبہ کرنے والوں سے محبت رکھتا ہے. تو جس کا گناہ تم نے دیکھ بھی لیا ہے, ممکن ہے اس نے توبہ کر لی ہو, توبہ سے وہ اللہ کا محبوب بن گیا ہو, اور محبوبان خداوند تعالی کی تم غیبت کر رہے ہو, اللہ کے محبوب کی برائی کر کے اپنے اوپر غضب الہی کو خرید رہے ہو. اور غیبت کے بارے میں ایک حدیث تو ایسی ہے جس کو سن کر شاید ہی کوئی ایسا ظالم اور احمق ہوگا جو غیبت کرے یا سنے. مشکات شریف کی روایت ہے, اللہ تعالیٰ کے پیارے رسول صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, آپ کر لیں تھوڑی ہمت کریں, پنکھا یہ آپ پکڑ لیں, تھوڑا کھڑے ہو کے کر لوں گے, سب کو اس طرح کر لیں کہ سب کو, ہاں تھوڑا سا کر لیں, ہمت کر لیں, بس ختم کر رہا ہوں. حضور صلی اللہ علیہ وسلم کی حدیث شریف سنائی جا رہی ہے, انشاءاللہ آپ کو بھی ثواب ملے گا. روزہ ہے جی. من اختیب عنده اخوه المسلم وهو يقدر على نصره فنصره الله فنصره نصره الله في الدنيا والاخره فان لم ينصره وهو يقدر على نصره ادركه الله في الدنيا والاخره. حدیث والا نے حدیث شریف سنائی تھی, جب کسی کے سامنے اس کے مسلمان بھائی کی غیبت کی جائے اور اس کی مدد کرنے پر قادر ہو, اس کی مدد کر دے, اللہ تعالیٰ اس کی دنیا و آخرت میں مدد فرمائیں گے. نہیں بھائی ماشاءاللہ ان میں یہ خوبیاں پائی جاتی ہیں, نہیں بھائی ہو سکتا ہے انہوں نے توبہ کر لی ہو, تو اللہ تعالیٰ اس کی دنیا میں بھی آخرت میں مدد فرمائیں گے. اور مدد سے کیا مراد ہے؟ یعنی غیبت کرنے والے کی بات کا رد کر دے. جیسے ہمارے سید الطائفہ, اس کا مطلب آپ مفتی صاحب سے پوچھ لیجیے گا, یہ بہت بڑا لقب ہے, سید الطائفہ حاجی امداد اللہ صاحب رحمۃ اللہ علیہ کا معمول تھا کہ آپ کے سامنے جب کوئی غیبت کرتا تو خاموش رہتے, اور جب وہ غیبت کر چکتا تو فرماتے جو کچھ تم نے کہا ہے بالکل غلط ہے, ہم ان کو جانتے ہیں, وہ ایسے آدمی نہیں ہیں جیسے تم کہتے ہو, غرض کچھ تو ہو کہو, کچھ تو منہ سے نکالو کہ میاں وہ ہم سے اچھے ہیں, ان میں بہت سی خوبیاں ہیں. یہ نہیں کہ خاموشی سے سن لیا اور ایک لفظ بھی نہیں بولے, یا غٹر گوں کبوتر کی طرح اس کی ہاں میں ہاں ملا دی کہ ہاں مجھے بھی بہت عرصے سے یہی شک تھا. تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں جس کے سامنے مسلمان کی غیبت کی جائے اور اس کی مدد کرے, یعنی مثلاً یہ کہتے ہیں ہمارے سامنے غیبت مت کرو وہ بہت اچھے آدمی ہیں, تو نصرہ اللہ فی الدنیا والآخرہ, اللہ تعالیٰ ایسے بندے کی دنیا آخرت میں مدد کرے گا. بتاؤ بھائی کتنا بڑا انعام ہے, ایک جملے سے اپنے بھائی کی مدد کر دینا, یا خواتین اپنی بہن کی مدد کر دیں. سن رہی ہیں خواتین میں جا رہی ہے آواز؟ جزاک اللہ, اللہ آپ کو جزائے خیر دے. غیبت تو سننا بھی حرام ہے, تو کتنا بڑا انعام ملے گا کہ دنیا و آخرت میں اللہ تعالیٰ کی مدد حاصل ہو جائے گی. اگر وہ کہے کہ بھائی ہم کوئی جھوٹ تھوڑی بول رہے ہیں, یہ واقعی بات ہے, حقیقت ہے, تو کہہ دو کہ واقعی بات ہے تبھی تو غیبت ہے, اگر جھوٹی بات ہو تو بہتان ہے. غیبت کہتے ہی اسی کو ہیں, سچی برائی ہو جو پیٹ پیچھے نقل کی جائے. غیبت کا حرام کرنا اللہ کی اپنے بندوں کے ساتھ پیار اور رحمت کی دلیل ہے. جیسے کوئی ابا اپنے بچوں کو خود تو ڈانٹے گا, ہاں پسند نہیں کرے گا میرے بیٹے کی برائی ہوٹلوں میں اسٹیشنوں پر وغیرہ پر ہو, اللہ کی یہ شان رحمت کی عظیم دلیل ہے یا نہیں؟ واقعی اس میں یہ عیب ہے, ماں اس کا تذکرہ بھی نہ کرو میرے بندے کا رسوا مت کرو اگر بہت ہمدردی ہے اس کو خط لکھ دو یا خود چلے آؤ اور اس کو سمجھا دو یہ طریقہ ہے آپ دیکھ رہے ہیں کہ بھئی وہ انٹرنیٹ پہ گندی تصویریں دیکھ رہا ہے بھائی جان روزے کا وقت ہے اللہ تعالیٰ حضرت نے ایک جملہ کل فرمایا تھا میں نے اس کو نوٹ کر لیا جیسے ہمارا بیٹا نماز نہیں پڑھ رہا کچھ مگر اگر وہ قبول کرتا ہے نصیحت تو بیٹے دیکھو اتنی نعمتیں اللہ تعالیٰ دے رہے ہیں اے سی میں بیٹھے ہوئے ہو ماشاء اللہ اور افطاری کیا کیا کیا نعمتیں مل رہی ہیں کھانے کی کیا کیا نعمتیں مل رہی ہیں ایمان دیا اتنی ساری نعمتیں دیں پھر بھی تم نماز قضا کر رہے ہو چلو اٹھو شابش شابش ہمت کرو چستی دکھاؤ اور اگر مدد نہیں کی یہ بات بتانی تھی غیبت سنتا رہا یا سنتی رہی تو کیا عذاب ہے سن لو سرکار دو عالم صلی اللہ علیہ وسلم فرماتے ہیں ادرک اللہ فی الدنیا والآخرہ جس کی غیبت کی جا رہی ہے اگر اس کی مدد نہیں کی حالانکہ اس کی مدد پر قادر تھا اللہ اس کو پکڑے گا دنیا میں بھی اور آخرت میں بھی اس کی شرح محدثین نے لکھی ہے ائی خذلہم اللہ وانتقم منہ اس کو دنیا اور آخرت میں ذلیل کرے گا اور اس سے انتقام لے گا اور غیبت کا پرچہ حضرت کے پاس سے ملتا ہے اس میں عجیب بات لکھی ہے غیبت کرنے سے غیبت کرنے والے کا چہرہ بے نور ہو جاتا ہے اب بتائیے انسان دنیا میں آیا اور بے نور بن کے جا رہا ہے نور والوں سے نور ملتا ہے نور والوں کے پاس بیٹھ رہا ہے غیبت کر کے سارا چہرے کا نور اصل وہ چہرے کا نور نہیں ہوتا دل کا نور ہوتا ہے عبادت کی وجہ سے چہرے کے اوپر آ جاتا ہے مگر غیبت جو آپ دیکھ لیں جو غصے والا مریض ہوتا ہے جو غیبت والا ہوتا ہے اس کے چہرے پہ وہ انوارات نہیں ہوتے حضرت والا کو دیکھ لیں حضرت والا رحمۃ اللہ میر صاحب رحمۃ اللہ موجودہ شیخ کو کیسے حلیم التواء چہرہ کیسا نورانی ہے برداشت کرنے والے لوگ ہیں حضرات غیبت نہیں سنتے نہ کرتے ہاں کسی مرید کی کوئی ایسی بات پتہ چلی کہ وہ ویڈیو دیکھتا ہے اور وہ اس سے دین کا کام لیا جا رہا ہے تو شیخ کو بتا سکتے ہیں غیبت تھوڑی ہے اس وقت وہ پھر تفصیل بات کی بات ہے تو فرمایا اس حدیث کے بعد میں آپ لوگوں سے کہتا ہوں غیبت کرنے یا سننے میں کچھ فائدہ نہیں اور کتنا بڑا عذاب ہے لہٰذا جو بھی غیبت کرے اس سے کہہ دو میں معافی چاہتا ہوں میرے کانوں کو آپ گنہگار مت کیجئے میرے سامنے غیبت مت کیجئے جس کی آپ غیبت کر رہے ہیں ان میں بہت سی خوبیاں بھی ہیں اور کیا معلوم کس کا خاتمہ کیسا ہونا ہے قیامت کے دن کیا ہونے والا ہے اس لیے رمضان شریف میں عہد کر لیں نہ غیبت کرنا ہے نہ غیبت سننا ہے اور نہ نظر کو خراب کرنا ہے تین عہد حضرت والے کروائے نہ غیبت کرنا ہے نہ سننا ہے اور نہ نظر کو خراب کرنا ہے اس مبارک مہینے میں اللہ سے رزق حلال بھی مانگو اور اس کے حرام چھوڑنے کی تدبیر کرو رو رو کر اللہ سے مانگو اور کوشش کرو حلال تلاش کرو جب تک رزق حلال نہ مل جائے جوش میں آ کر رزق حرام کا دروازہ بھی مت چھوڑو یہ حضرت تھانوی رحمۃ اللہ کا مشورہ ہے بعض لوگوں نے حرام چھوڑ دیا اور حلال بھی نہ پایا تو شیطان آ گیا اور کہا تم نے تو اللہ کے لیے حرام چھوڑا تھا یعنی اللہ نے تمہیں حلال بھی نہیں دیا اسی طرح اللہ سے بدگمان کر دیا اور بہت سے کافر ہو گئے لہٰذا کفر سے بچنے کے لیے مشورہ دیا گیا ہے کفر سے بہتر ہے کہ تم نادم گنہگار رہو اور کوشش کرتے رہو نیت کر لو جب حلال مل جائے گا تو جتنی آمدنی حرام کھائی ہے اس کو صدقہ واجبہ میں تھوڑا تھوڑا کر کے ادا کر دیں گے نیت کر لو اللہ کے یہاں نیت پر بھی مغفرت کی امید ہے ہماری دعاؤں پر فرشتوں کو اللہ حکم دے دیتے ہیں اے میرے عرش اعظم کے اٹھانے والے فرشتوں تم میری حمد و ثنا کو چھوڑ دو اللہ فرما رہے میری تعریف کو چھوڑ دو میری تسبیحات کو چھوڑ دو سبحان اللہ الحمدللہ اللہ اکبر مت پڑھو بس میرے پیارے روزے دار بندوں کی دعاؤں پر آمین کہتے رہو پورے رمضان ہم لوگوں کو عرش اٹھانے والے فرشتوں کی آمین ملتی ہے اس لیے خوب دعا مانگو اپنے لیے بھی میرے لیے بھی میری صحت اور عمر میں برکت کے لیے بھی اور توانائی کے لیے بھی اللہ تعالیٰ عمل کی توفیق بخشے اور قبول فرمائے لوگ سحری میں ڈر کے ماں حفظ تقدم اتنا کھاتے ہیں کہیں بھوک نہ لگ جائے اور سحری کے وقت شیطان ڈراتا ہے بہت زیادہ کھا لو اسٹور کر لو اسٹاک کر لو گودام بھر لو تاکہ شام تک کوئی پریشانی نہ ہو لیکن اس سے ہوتا کیا ہے پیٹ میں گڑ گڑ گڑ گڑ شروع ہو جاتی ہے دن بھر ہوا خارج ہوتی رہتی ہے نہ تلاوت میں جی لگتا ہے نہ ذکر میں مزہ آتا ہے اتنا تو مت کھاؤ اطمینان رکھو کوئی بھوکا نہیں مرتا ایک دن میری گزارش پر عمل کر کے دیکھو جتنی بھوک ہو اتنا کھاؤ زبردستی مت ٹھونسو گودام میں اسٹاک مت کرو سمجھ رہے ہو چھولوں پہ چھولے چڑھائے جا رہے ہیں وہاں دال آئی ہوئی ہے یہ پورا چھولوں کی چاٹ کے ساتھ چاول کھا رہے ہیں کوئی مسئلہ نہیں کھا سکتے ہیں عجیب بات ہے زبردستی مت ٹھونسو گودام میں اسٹاک مت کرو بعد میں کام آئے گا کہ بعد میں کام آئے گا یعنی شام 5 بجے تک جب بھوک زیادہ لگے گی اس وقت صبح کا اسٹاک کام میں آ جائے گا اس کی فکر مت کرو انشاءاللہ اللہ مدد فرمائیں گے देखो ये अल्लाह का दीन है, आपके रास्ते में अगर कोई काम करे तो आप उसकी मदद करते हैं नहीं? बोलिए भाई, आपके काम से कोई शख्स जा रहा है तो आप उसकी मदद नहीं करेंगे? तो जो अल्लाह की नाफरमानी से बचता है अल्लाह भी उसकी मदद करता है, और जो इबादत करता है अल्लाह की अल्लाह इसकी भी मदद करते हैं, अल्लाह ताला ही उसका रोजा आसानी से पूरा कराते हैं। तमाम काफिर कौमें रोजा सुनकर काम जाती हैं, मुसलमानों के रोजे से यहूदी हिंदू डरता है कि कैसे मुसलमान हैं। लेकिन आप बताइए कि रमजान कैसा गुजर रहा है? रमजान आने से पहले तो डर लग रहा था कि भाई रमजान आ रहा है, लेकिन जब रमजान आ गया रोजा रख लिया तो सब डर खत्म हो गया। और रमजान में कितना डर लगता है आपको बताता हूँ। मसीह लतीफा सुना के खत्म। एक गाँव के मौलवी साहब ने आवाज में ऐलान किया, देखो भाई रमजान शरीफ आ रहा है, इसका खूब इकराम करना, खूब ख्याल करना। तो देहातियों ने मौलवी साहब से पूछा, रमजान आता है तो क्या होता है? मौलवी साहब ने कहा, रोजा रखना पड़ता है, सुबह से शाम तक 15 घंटे तक भूखा रहना पड़ेगा। बस्ती वाले बहुत ही जाहिल थे, कहने लगे रोजा क्या होता है? मौलवी साहब ने कहा, दिन भर खाना पीना बंद करना पड़ेगा। गांव वालों ने कहा, अच्छा रमजान किधर से आता है? मौलवी साहब ने कहा, मगरिब की तरफ से आता है, और तारीख भी बता दी, 29 या 30 तारीख को आता है। उन्होंने आपस में कहा, हम आने ही नहीं देंगे। सबने कहा, रमजान की तैयारी कर लो, रमजान के आने से रोजा फर्ज हो जाता है। अब मौलवी साहब तो चले गए, लेकिन उनके बाद जितने बस्ती वाले थे, जब 29 तारीख आई, आपकी सांगड़ गांव की बात हो रही है शायद, और चांद देखने का वक्त आया, तो सारे गांव के बाहर लोग पहुंच गए। उन्होंने कहा, 29 को रमजान आएंगे या 30 को? जब 29 को नहीं आए तो 30 को फिर पहुंच गए, सारे मगरिब की तरफ चले गए। तो आज तो रमजान साहब जरूर आएंगे, लिहाजा लाठी लेकर बस्ती से बाहर खड़े हो गए और देख रहे हैं कि रमजान किधर से आता है। इतने में दूर से एक आदमी ऊंट पर बैठा हुआ आया, ये जालिम वहीं से चिल्लाए कि खबरदार हमारे गांव की तरफ कदम मत रखना, क्या नाम है तुम्हारा? उसने कहा, मेरा नाम रमजान अली है। सुभान अल्लाह, वाह भाई वाह, रमजान अली है। अब तो सब डंडे लेकर उसकी ऐसी पिटाई की कि बेचारे को सांस लेना मुश्किल हो गया कि मैं कहां आ फंसा, जल्दी से वहां से लौट कर वापस चला गया। एक महीने के बाद मौलवी साहब आए, पूछा, भाई दोस्तों मैंने तुमसे रमजान की फजीलत बयान की थी तो तुमने रमजान के रोजे रखे? बस जज़ाकअल्लाह, बैठ जाओ। लोगों ने कहा, रमजान साहब को तो हमने आने ही नहीं दिया, फिर रोजा कैसे फर्ज होता है? खुदा ऐसी जहालत से बचाए। इस वाकये को हजरत थानवी रहमतुल्लाह ने बयान किया है, मैं वही बातें बयान करता हूँ, सुभान अल्लाह, जो अल्लाह वालों ने बयान की हो। इस किस्से में नूर भी है और नींद भी भाग जाती है। वह आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन, जबरदस्त वाला ब्रेक लगाया है। बहुत जगह लाइट जा रही है, अब दुआ कर लेते हैं। या अल्लाह या रहमान या रहीम सल्लल्लाहु अलैहि नबी रम्मी, या अल्लाह इस बयान को कबूल फरमा, हम सबको अल्लाह वाला बना दे। जो रमज़ान शरीफ गफलत में गुजर गए माफ़ फरमा दे, अब जो चंद लम्हात बचे उसी कदर की तौफीक दे दे या अल्लाह, फजल फरमा दीजिए या अल्लाह, जो लम्हात बचे हैं चंद हमें इसी कदर की तौफीक दे दे, हमें अल्लाह वाला बना दे। नस कतई से हजरत वाला ने इसमें अजीब बात फरमाई इस आवाज़ में कि नस कोई छुपी हुई बात नहीं है, सीधी सीधी मकसद इसका है कि हम मुत्तकी बन जाएं। ए अल्लाह, इस रमज़ान शरीफ का जो मकसद है कि हम मुत्तकी बन जाएं, हमें मुत्तकी बना दें, हमें भी हमारे माँ बाप बहन भाई भी बच्चे खानदान वालों को हाजिरीन गायबीन गायबा सारे आलम के मुसलमानों को मुत्तकी बना दीजिए इस रमज़ान शरीफ की बरकत से। और रोज़ा रखना आसान फरमा, कुव्वत और हिम्मत और ताकत दे, तरावी पढ़ना आसान फरमा दीजिए। जो बीमार है हमारे दोस्तों में, घर वालों में, खानदान वालों में, सबको सेहत अता फरमा। ए अल्लाह, हमें भी सेहत अता फरमा, इस मजलिस को कबूल फरमा लें। वसल्लल्लाहु अला नबी उम्मी आमीन या हमारा बस ठीक है, चले भाई, सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून।